सको शुभ कामना नव वर्षको। नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा लिएर हामी पुनः उपस्थित भएका छौँ। हुन त अर्पण शुभ साहसको यो बसाई हो र विशेष गरी आज हामी शुभ अवसरमा छौँ र यो शुभ अवसरमा विशेष गरी तपाईँकै शुभकामनाहरूलाई लिने उद्देश्यले अर्पण शुभ साँझको यो व्यवसायलाई शुभकामना विशेष बनाएर तपाईँहरूको माझमा हामीले लिएर उपस्थित भएका छौँ। तपाईँ आफ्नो घर परिवार आफ्नो साथीसङ्गीहरूलाई शुभकामनाहरू दिन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 056-5-63-332 यो बाटो आज पनि तपाईँको लागि हामीले खुला गरिसकेका छौँ। र सर्वप्रथम त तपाईँ सम्पूर्णलाई जसले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज ट्युन गरेर बस्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनबाट सुनिराख्नु भएको छ विश्वको जुनसुकै कुनामा रहेर www.radioarpan.com.np लगइन गरेर तपाईँ सम्पूर्णलाई यो नववर्ष 2071 सालको उपलक्ष्यमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यति बेला शुभकामना विशेष कार्यक्रममा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? टाढीबाट अग्रिम पौडेल। के छ अग्रिम हाल खबर? अग्रिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। धन्यवाद। अनि अग्रिम, रिजल्ट भयो? कस्तो भयो? राम्रो भयो ल, ठिक छ। कति क्लासमा अरे अहिले अग्रिम? अब थ्रीमा जानुभयो है, पढ्न चाहिँ जानु भएको छैन तर रिजल्ट चाहिँ आइसक्यो है। ल, राम्रोसँग पढ्नुहोस् है। अनि आज अग्रिमले कसलाई शुभकामना दिने? धन्यवाद। हजुर, हुन्छ अग्रिम, मैले भने छुटौँ। नमस्कार। नमस्कार। अग्रिम हुनुहुन्थ्यो यति बेला टाढीबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा शुभकामनाहरू आदान प्रदान गर्न चाहनुहुन्छ आफ्नो घर परिवारसम्म भनेदेखि हामीलाई फोन गर्नु 056-5-63-332 यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दिदी। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट अनिसा लामा। अनि के छ अनिसा हाल खबर? के गर्नुहुन्छ? के गर्नुहुन्छ? अनिसालाई नयाँ वर्षको यो उपलक्ष्यमा मेरो तर्फबाट धेरै धेरै शुभकामना। अनिसा, हजुर, कसलाई शुभकामना दिन चाहनुहुन्छ आज तपाईँ? हजुर, अनि मेरो भोजू दाई, हजुर, अनि अनिसा भनेर चिन्ने नचिन्ने सबैजनालाई है। हुन्छ अनिसा, छुटौ, नमस्कार। नमस्ते। अनिसा आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो व्यवसाय हो, यो समय हो, तर आज हामीले शुभकामना विशेष बनाएर तपाईँहरूको माझमा लिएर उपस्थित भएका छौँ। तपाईँ पनि यो समयमा आफ्नो घर परिवार आफ्नो साथीसङ्गी इष्टमित्रहरूलाई शुभकामनाका शब्दहरू छोड्न चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 056-5-63-332 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, ओहो, तपाईँको आवाज एकदमै डिस्टर्ब आइरहेको छ, मैले केही पनि बुझ्न सकिरहेको छैन। बल्ल बुझे, कुराकबाट रूपा तामाङ। अनि के गर्नुहुन्छ रूपाजीले? बसी बसाइ छ। अनि नयाँ वर्षको हाम्रो रूपाजीलाई पनि धेरै धेरै शुभकामना छ। अनि तपाईँ कसलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि मेरो रुकुमा बस्नुहुने आत्मा दादाको लागि हजुर, अनि मेरो अस्तर भोजीको लागि हजुर, हुन्छ अहिले भने छुटौँ है त। नमस्कार, रूपाजी आउनु भएको थियो यति बेला कुराकबाट र शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 0556563332, यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिराखेको छ। तपाईँ सबैजनालाई यो नयाँ वर्षको अवसरमा मेरो तर्फबाट, राजको तर्फबाट, रेडियो अर्पण होल युनिटको तर्फबाट धेरै धेरै शुभकामना छ। र कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, नमस्ते दिदी, ह्याप्पी न्यू इयर। तपाईँलाई पनि धेरै धेरै शुभकामना छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निनेश थिङ। हजुर हजुर, के छ निनेशजी हाल खबर? ठिकै छ दिदी, ठिकै छ। अनि खाना खानु भयो कि खानु भएको छैन? निनेशजी आउनु भएको थियो यति बेला र शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा हामीले यति बेला प्रस्तुत गरिराखेका छौँ। विशेष गरी तपाईँ हाम्रो लागि एकदमै खुसीको क्षण, खुसीको पल, नयाँ वर्षलाई हामीले स्वागत गरौँ, निकै नै हर्षोल्लासका साथ आजको दिनलाई बितायौँ। सायद तपाईँले निकै नै रमाइलो गरिराख्नु भएको छ होला, रमाइलो पनि गर्नुहोस्। आज तपाईँले मजाले रमाइलो गर्नुभयो भनेदेखि तपाईँले वर्षैभरि एकदमै राम्रोसँग, रमाइलोसँग बस्नु पाउनुहुन्छ भन्ने भनाइ पनि छ। त्यसैले पनि आजको दिनलाई एकदमै विशेष बनाउनुहोस् अझै पनि, र बनाउनु भएको छ होला। तपाईँ सबैजनालाई नयाँ वर्षको यो शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना छ। र यति बेला एउटा भागा तपाईँको माझमा यहाँनिर जोड्न चाहन्छु, त्यस पछाडि फेरि तपाईँको शुभकामना तपाईँकै आफन्तसम्म छोड्नको लागि आउने नै छौँ। फोन गर्दै गर्नुहोला। सुफिया विश्वासघात भए छाती पर्छ तिम्रो मन दुखे जानै देउला मायाले नापुगे पागल पानी मर्छु होला तिमीले छोडी गए हो सुप्रिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए माथि जल छुप्रिय विश्वासघात भए निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको बसाई हो, तर यो बसाईलाई आज अलिकति फरक बनाउने कोसिसमा हामी लागिराखेका छौँ। र तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्, विशेष गरी आज शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते। नमस्कार, कामाटीको बोल्दै हुनुहुन्छ? हजुर, कसको लागि छ आज शुभकामना? हुन्छ, अहिले भने छुटौ है। नमस्कार, तिलकजी हुनुहुन्थ्यो यति बेला, र शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ। आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला 0055 63 332, यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिराखेको छ, 0055 63 332, यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। र तपाईँहरूलाई एउटा जानकारी पनि छ, खुसीको कुरा पनि छ, विशेष गरी अर्पण शुभ साँझको व्यवसायलाई धेरै माया गर्नुहुन्छ तपाईँले, धेरै सम्झिनुहुन्छ, र धेरैजना साथीहरूको फोन लाग्दैन, कार्यक्रम अवधिभर फोन प्रयास गर्नुहुन्छ, फोन लाग्दैन, तपाईँहरूको लागि एउटा अवसर आजकै दिनबाट हामीले तपाईँहरूको लागि लिएर आएका छौँ। विशेष गरी सामाजिक सञ्जाल मार्फत फेसबुक हामी सबैले चलाउने गरेका छौँ, र अर्पण शुभ साँझको व्यवसायलाई पनि फेसबुक मार्फत पनि तपाईँहरूले आफ्नो सम्झनाहरू आफ्नो घर परिवारको लागि राख्न पाउनुहुनेछ। तपाईँहरूलाई विस्तृत रूपमा जानकारी म एकैछिन पछाडि दिनेछु, त्योभन्दा पहिले कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, ह्याप्पी न्यु इयर। तपाईँलाई पनि धेरै धेरै शुभकामना छ। कहाँबाटको बोल्दै हुनुहुन्छ? म नारायणपुर 14 सरिता थापा। सरिता थापा, हजुर, कहाँ हो सरिताजी? नारायणपुर यो विकास चोकबाट अलि भित्र। विकास चोक चाहिँ कहाँनिर? ए भरतपुर 14। ए भरतपुर हो, हजुर। ल ठिक छ, अनि हाम्रो सरिताजीले हामीलाई सुन्नुहुन्छ? सुन्छु। सुन्नुहुन्छ, तर कल चाहिँ फर्स्ट टाइम गरेको। त्यही त मलाई त्यस्तै लागेको, त्यही भएर मैले सोधेको, आज पहिलोपल्ट कुराकानी हुँदैछ कि जस्तो लागेर नै सोधेको। भन्ने लाग्थ्यो, 4-5 दिन अगाडि डायल गरेको, ठ्याक्कै कार्यक्रम सिद्धेको बेला परेछ है। ल ठिकै छ, आज त भेट भइहाल्यो होइन? अनि कसलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? तपाईँलाई, प्राविधिक मित्रलाई, हजुर, रेडियो अर्पण युनिट, रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण, अनि साथीहरूमा निलम अधिकारी, सुरक्षा लामी छाने, शारदा खनाल, उमा बानिया, गोमा राई मगर, सन्जिता राणा लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ, अहिले भने छुटौ है। नमस्कार। नमस्कार, यति बेला सरिताजी आउनु भएको थियो, र शुभकामना विशेष कार्यक्रमहरू तपाईँहरूको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ। र तपाईँहरूलाई मैले जानकारी पनि गराएको छु, विशेष गरी अब फेसबुकबाट पनि तपाईँहरूले अर्पण शुभ साँझको व्यवसायमा रहेर तपाईँहरूले आफ्नो सम्झनाहरू आफ्नो घर परिवारसम्म पुर्याउन सक्नुहुनेछ। आजको दिनबाट त्यो व्यवस्था पनि तपाईँहरूको लागि हामीले लिएर आएका छौँ। र फोन धेरै साथीहरूले गर्नुहुन्छ, फोन लाग्दैन, अलिकति दुःख पनि मान्नुहुन्छ, त्यही भएर पनि फोन नलाग्ने साथीहरूको लागि विशेष गरी यो अवसर चाहिँ हामीले तपाईँहरूको लागि लिएर आएका छौँ। तपाईँहरूले www.facebook.com/शुभसाझ सर्च गर्नुहोस् र लाइक गर्नुहोस्, अनि त्यसमा तपाईँले कमेन्ट गर्नुहोस्, हामी तपाईँहरूको त्यही कमेन्टलाई चाहिँ तपाईँको घर परिवारसम्म पुर्याउँछु। तपाईँले सम्झिनुहोस् त्यहाँ आफ्नो नाम लेख्नुहोस्, त्यस पछाडि तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ कम्तीमा पाँचजनाको नाम लेख्न सक्नुहुनेछ र विशेष गरी दुई चार दिन पछाडि हामी तपाईँहरूको यो म्यासेजहरूलाई पनि हामी लिनेछौँ। एकपटक फेरि भन्न चाहन्छु www.facebook.com/subhasajsubhasajus तपाईँले टाइप गर्नुहोस् र हामीलाई लाइक गर्नुहोस्, त्यस पछाडि तपाईँले कमेन्ट गर्नुहोला। यो जानकारी तपाईँ सम्पूर्णको लागि, ज जसले रेडियो अर्पणलाई अर्पण शुभ साँझलाई माया गर्नुहुन्छ तपाईँहरूको लागि र तपाईँहरूको यही पेजमा आएको कमेन्टहरूलाई हामी क्रमशः शुभ साँझको व्यवसायमा प्रसारण गर्दै जानेछौँ। अझै विस्तृत रूपमा जानकारी म तपाईँलाई आगामी दिनहरूमा दिँदै जानेछु र केही समय पछाडि हामी तपाईँहरूको म्यासेजहरूलाई पनि लिनेछौँ, यो जानकारी पनि गराउन चाहन्छु। र फोनहरू त लिन्छौँ नै, साथसाथमा म्यासेजहरूलाई पनि हामी जोड्ने प्रयासमा छौँ। 2071 सालको यो नयाँ वर्षबाट, नयाँ दिनबाट, र तपाईँहरूले कतिको साथ दिनुहुन्छ, कतिको माया गर्नुहुन्छ, त्यो तपाईँमा निर्भर रहन्छ। र अर्पण शुभ साँझको व्यवसाय विशेष गरी शुभकामना विशेष कार्यक्रम आजको लागि पनि हामी अन्तिम आइसकेका छौँ। यो कार्यक्रमबाट अवश्य छुटिनुपर्छ, यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्म आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो, फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति निकै नै आभारी छु। आज अग्रिम आउनुभएको थियो टाढीबाट, अनिसा कुराकबाट, रूपा कुराकबाट, निनेश हुनुहुन्थ्यो, तिलक हुनुहुन्थ्यो, सरिता हुनुहुन्थ्यो, तपाईँ सबैजनालाई धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धन्यवाद। फोन प्रयास गर्नुभयो होला, लागेन भनेर अलिकति दुःख मान्नु भएको छ होला, केही छैन, तपाईँहरूको लागि पनि हामीले एउटा अवसर लिएर आएका छौँ, अवश्य चिन्ता नगर्नुहोला। र यतिन्जेलसम्म फोन प्रयास गर्नुभयो तपाईँप्रति पनि निकै नै आभारी छु। राजको अर्पण शुभ साँझको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु यो विशेष व्यवसायबाट। र अन्तमा पुनः एकपटक यो नववर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँले सोच्नुभएको, तपाईँले आँट्नुभएको, तपाईँले चाहनुभएको सम्पूर्ण इच्छाहरू पुरा हुन्, तपाईँको जिन्दगीमा नयाँ बहार बनेर आओस् यो नयाँ वर्ष। तपाईँ सबैजनालाई पुनः अन्तमा एकपटक धेरै धेरै शुभकामना व्यक्त गर्दै म प्रतीक्षा पनि बिदा हुन्छु। हवस् त, नमस्कार। नववर्षको शुभकामना, नववर्षको शुभकामना, नववर्षको शुभकामना, नववर्षको सको नववर्षको शुभकामना, नववर्षको शुभकामना। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोपाइटर एकराज खरेल, बिन्जु खरेल एवं A&B कस्मेटिक पसल खैरहनी 4 24 कोठी परसा चितवन।